नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो कार्यक्रम अर्पण शुभ साँझ। हामी हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म तपाईँसँगै रहनका लागि उपस्थित हुने गर्दछौँ। र व्यवसायमा तपाईँलाई 0556 63 333 अनि 0556 63 332 यो दुईवटा नम्बरमा हामीले स्वागत गर्ने गर्दछौँ। यति बेला कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा यहाँनिर रह्यो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? म नवलपरासीबाट अस्मिता। नवलपरासीबाट अस्मिता, हजुर, के गर्नुहुन्छ अस्मिताजीले? म त्यतिकै बसेबसे हो दादा। अनि खाना खानुभयो अस्मिताजीले यो समयमा? हजुर दादा, खाइसक्नुभयो? खाइसक्नुभयो है। हजुर, कार्यक्रममा आउनु भएको छ। कार्यक्रम मार्फत आज कसलाई सम्झने तपाईँले? तपाईँको लागि धन्यवाद, अनि मेरो घर परिवारको लागि, र अनि साथीहरू गीता बरकुमारी रोजिना र अनि दिदी सम्झना र अनि नमिता र ममता र अनि कुमारी र अनि मेरो भाइ मानुषको लागि र अनि मलाई आस्मिता थाहा भए चिन्न चिन्ने सम्पूर्णको लागि दादा। हुन्छ अस्मिताजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। आउनुभएको थियो नवलपरासीबाट अस्मिता थापा, सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाइसक्नु भएको छ। कार्यक्रम अर्पण शुभ साँझमा तपाईँको लागि मिठा मिठा लोक तथा दोहोरी भाकाहरू अगाडि बढाउने गर्दछौँ। यति बेला कोही मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट सम्झना लामा। कोराकबाट सम्झनाजी बोल्नुभयो, के छ सम्झनाजी खबर? के छ दादा? अनि कोराकतिरको गर्मीको बारेमा बताइदिनुहोस् न। कोराकतिर कतिको गर्मी बढ्दैछ? धेरै गर्मी छ दादा, धेरै गर्मी छ है। कार्यक्रम अर्पण शुभ साँझमा आउनु भएको छ, अबजने भाका मार्फत कसलाई सम्झना अगाडि बढाउने? कसलाई सम्झने अब बज्ने भाका मार्फत? धन्यवाद। अनि दाजु दादाको लागि, अनि मेरो साथी अशोकको लागि, मलाई सम्झना लामा भन्ने चिन्नुलाई पनि सम्पूर्णको लागि दादा। हुन्छ सम्झनाजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला आउनुभएको थियो सम्झना लामा कुराकबाट, र तपाईँ पनि आउनुहोला 0556 63 332 अनि 0556 63 333 यो दुईवटा नम्बर हामीले तपाईँको लागि खुल्ला गरेको नम्बर हो। र कार्यक्रम अर्पण शुभ साँझका हरेक नवीनतम पसायहरूको साथमा प्रत्येक दिन साँझ 7 बजेपछि हामी आउँछौँ। विश्वको जुन कुनै कुनामा रहेर पनि तपाईँ www.radioarpan.com.np मार्फत यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। यति बेला कोही मित्र आइसक्नु भएको छ, उहाँसँग फेरि पनि कुराकानी गरौँ। हजुर नमस्कार। भनेपछि सरुजी, के छ हालखबर सुनाउनुहोस्? हाम्रो पनि एकदम ठिक छ। पदमपुरतिर के भइरहेछ समग्रमा? गर्मीले स्थिति खराब बनाइसक्यो है। हुन्छ सरुजी, कसलाई सम्झने? धन्यवाद। अनि विष्णुलाई, राजलाई, कुराकानी गर्नका लागि उपस्थित हुनेछौ। मनको कुरा भन्न पाइन्छ, चाहिँ नभुल गएका सासबारू, मलाई जिउन तिमी चाहिन्छ। आफैलाई बेची तिमी उठो तिमी हो कालेजी, मनको कुरा भन्न पाइन्छ, चाहिँ नभुल गएका सासबारू, मलाई जिउन तिमी चाहिन्छ, चाहिँ नभुल गएका सासबारू, मलाई जिउन तिमी चाहिन्छ। तिम्रो लागि काटेर हेर तिम्रै माया जानेछ भगेर मर्मस्पर्शी शब्द संरचना रहेको यस भाकासँगै तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम हो अर्पण शुभ साँझ, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा तपाईँ यति बेला कार्यक्रम अर्पण शुभ साँझ सुनिरहनु भएको छ। तपाईँकै प्रिय कार्यक्रम हो, तपाईँको दिनभरको थकान बिर्साउने अभिप्राय हाम्रो रहने गर्दछ। सुमधुर लोक तथा दोहोरी भाका मार्फत तपाईँको दिनभरिको थकान मेटाउनका लागि हामी उपस्थित हुने गर्दछौँ र कार्यक्रममा सहभागिता जनाउनका लागि यति बेला कोही मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? म दिपेश तामाङ। हजुर काँक्राबाट, म कनपुरतिर। दिपेश तामाङ हजुर, के छ दिपेशजी काँक्रातिरको खबर? के खाना दाइ, यसो बसी बसो। अब के भने, अलिक गर्मी अब बढ्दै छ अरे, अब चितवन गर्दै चालिस नै छ नि बिकी सर। एकदमै हुन्छ दिपेशजी, कसलाई सम्झने आज? अब विशेष गरेर अब अर्पण मिलेको लागि होइन, अनि त्यही अब अर्पण मिलेको लागि सबै माया गर्ने सम्पूर्ण एडियो श्रोताहरूको लागि होइन, अनि अनि अब यसमा त नर्मदा सम्पूर्ण साथीहरूलाई, अनि सिलिङ्गीतिर मेरो साथीहरू छन् है, अनि टाढाको साथीहरूलाई, सबै साथीहरूलाई सम्झाउन चाहन्छु। हुन्छ दिपेशजी, आउँदै गर्नुहोला अहिले पनि सुटिन्छु। नमस्कार। दिपेश तामाङ काँक्रा मकवानपुरबाट आउनुभयो र सम्पूर्णको लागि मिठो सम्झना। यति बेला कोही मित्र आउनुभएको छ। हजुर नमस्कार। कोही मित्र हुनुहुन्थ्यो, सम्पर्कबाट टाढिसक्नु भएको छ। कार्यक्रम अर्पण शुभ साँझमा सहभागिता जनाउनका लागि 0555-63-332 अनि 0555-63-333 यो दुईवटा नम्बर हामीले तपाईँको लागि खुल्ला राख्ने गर्दछौँ र यो समयमा तपाईँ आउन सक्नुहुन्छ। कोही मित्र आइसक्नु भएको छ भने इसारा यति बेला। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट निरा रुम्बा। के छ निराजी, तपाईँको हाल खबर सुनाउनुहोस्। केमा व्यस्त रहिरहनु भएको छ आजभोलि? पढाइमा व्यस्त हुनुहुन्छ, हुन्छ, राम्रोसँग पढ्नु होला, शैक्षिक उन्नतिको लागि शुभकामना तपाईँका लागि। कसलाई सम्झने आज? हजुरलाई धन्यवाद, मेरो मम्मी बुवालाई, हजुरआमालाई, अनि मामा माइजूलाई, विदेश हुने दाइलाई, दिदीलाई, अनि मेरो साथीहरू रसमा, एम माया, गोमा, शान्ति, अनि एस्तर पाखरिन, अनि रोजिन, अनि मलाई निले भने चिनी नचिनी सम्पूर्णलाई। हुन्छ निराजी, आउँदै गर्नु अहिले पनि छुट्टिन्छ, नमस्कार। नमस्कार, आउनुभएको थियो निरा रुम्बा खोराकबाट, फेरि पनि कोही मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकदेखि रूपचन्द तामाङ। खोराकबाट रूपचन्द तामाङ, हजुर सुनाउनुहोस् रूपचन्दजीको खबर के छ? ए सबै ठिक छ दादा, सबै राम्रै छ है? हजुर, कसलाई सम्झने आज? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, प्राविधिक दादालाई, अर्पण होलिङलाई, अनि मेरो दाइ भाउजूलाई, अनि मेरो घर परिवार, अनि सम्झन दिदी, अनि अशोक प्रजल, प्रवीण कुमार, अनि रूपचन्द भन्ने चिन्न चिन सम्पूर्ण लागि। हुन्छ रूपचन्दजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु, नमस्कार। नमस्ते, रूपचन्द तामाङ खोराकबाट आउनुभयो, यति बेला फेरि पनि भाका चढ्ने बेला भएको छ। हाँसौँ खेलौँ राजै दुई दिन बाचुन्जेल कालैले साचुन्जेल, मिलन लामाको यो केही समय पहिलाको पुरानो भाका हो, तपाईँको लागि यति बेला अगाडि जोड्न चाहन्छु। दुई दिन बाचुन्जेल कालैले साचुन्जेल, यस्तै यस्तै कुरा यो भाकामा हुँदै थियो। मिलन लामा अनि लक्ष्मी निपानीको आवाज तपाईँले सुन्नुभयो। तपाईँ आउन सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउनको लागि 0555-63-332 अनि 333 दुईवटा नम्बर खुल्ला छ। यति बेला कोही मित्र हुनुहुन्छ भने इसारा राजको रह्यो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार, हजुर नमस्कार, कोही मित्र हुनुहुन्छ, फेरि पनि म उहाँलाई स्वागत गर्ने तयारीमा छु। हजुर नमस्कार। हजुर नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? म मनहरीबाट, अमिश तामाङ। मनहरीबाट अमिश तामाङ। अमिश तामाङ, हजुर, के गर्नुहुन्छ अमिशजीले? यस्तै हो दादा, एसएलसी नपुग्ने प्रक्रियामा। हुन्छ, कसलाई सम्झने आज कार्यक्रम मार्फत? फर्स्टमा हजुरलाई धन्यवाद, अनि मेरो घर परिवारलाई, अनि साथीहरू सरिता, सम्झना, अनि मिना लामा, त्यस्तै गरी भाइ आकाश, अनि भतिज रसलामालाई, रम्य अमेश भन्ने तिमी सम्पूर्ण लाग्यो। हुन्छ अमेशजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ, नमस्कार। नमस्कार, आउनुभएको थियो मनहरीबाट अमिश तामाङ, फेरि पनि कोही मित्र आइसक्नु भएको छ। हजुर नमस्कार, उहाँसँग कुराकानी हुन सकेन, सम्पर्कबाट टाढा भइसक्नुभयो। कार्यक्रम अर्पण शुभ साँझ, तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज मार्फत सुनिरहनु भएको छ। र कार्यक्रममा सहभागिता जनाउनका लागि 056-5-63-332 अनि 333 दुईवटा नम्बर तपाईँको लागि खुल्ला छ। भन्दा भन्दै कोही मित्र आइसक्नु भएको छ भने इसारा राजको रह्यौँ यहाँनिर। हजुर नमस्कार। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? म इच्छा कामनाबाट सिमरन। सिमरन कहाँबाट? इच्छा कामनाबाट। इच्छा कामनाबाट। हजुर। अनि सिमरनजी के गर्नुहुन्छ? म पढ्दैछु दादा। कतिमा पढ्नुहुन्छ? अहिले 10 मा। 10 मा पढ्दै हुनुहुन्छ, राम्रोसँग पढ्नु होला, शुभकामना छ तपाईँलाई। ककसलाई सम्झने आज? सर्वप्रथम त हजुरलाई धन्यवाद, अनि उता फोन उठाउनु हुने दादालाई, अनि मलाई चिन्नुहुने नहुने सम्पूर्णलाई। हुन्छ सिमरनजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्ते। सिमरन आउनुभएको थियो इच्छा कामनाबाट, सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु भयो र एकजना अन्तिम मित्रसँग मात्र कुराकानी गर्नुपर्छ भने इसारा राजको यहाँनिर उहाँसँग कुराकानी गरिहालौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हेटौडाबाट। तपाईँको आवाज मैले राम्रोसँग सुन्न सकिनँ। रितु लामा। रितुजी के गर्नुहुन्छ? हुन्छ रितुजी, कार्यक्रमको अन्त्यमा आउनु भएको छ, कसलाई सम्झने आज? सर्वप्रथम त हजुरलाई धन्यवाद, अनि कन्ट्रोल रुमको दादालाई, प्रतीक्षा दिदीलाई, मेरो घर परिवारलाई, साथीहरू सुशीला, सुस्मिता, सुकु, सृजना, शर्मिला, अनि मेरो दाई अजय, विराज, दिदी शान्ति, भाइ राजकुमार र भाउजानी सर, र विशेष गरेर मेरो बुवा मम्मीलाई। हुन्छ ऋतुजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्ते। आउनु भएको थियो ऋतु लामा हेटौडाबाट, आजको अन्तिम सहभागी मित्र हुनुहुन्थ्यो। नौजना मित्रहरूसँग कुराकानी गऱ्यौँ। नवलपरासीबाट अस्मिता थापा आउनुभएको थियो, कुराकबाट सम्झना लामा, त्यस्तै सर्व अधिकारी पदमपुरबाट, दिपेश तमाङ काकडा मकवानपुरबाट, कुराकबाट निरारुम्बा, कुराकबाटै रूपचन्द तमाङ, त्यस्तै मनहारीबाट अमिश तमाङ, इच्छा कामनाबाट सिमरन, त्यस्तै अन्त्यमा हेटौडाबाट रितु लामा आउनुभएको थियो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र तिनजेलसम्मको प्राविधिक साथको लागि आत्मीय मित्र राजलाई धन्यवाद दिन चाहन्छु। भोलि फेरि कार्यक्रम अर्पण शुभ साँझको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ, यही जानकारीका साथ तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि कार्यक्रम अर्पण शुभ साँझकै बसाइबाट बिदा चाहन्छु। नमस्कार।